বিসমিল্লাহির রহমানির রহিম, আলহামদুলিল্লাহি রাব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা খাতামান নবিয়্যিন ওয়াল মুরসালিন, রাব্বি ইশরাহ লি সাদরি ওয়া ইয়াসসির লি আমরি ওয়াহলুল উকদাতাম মিন লিসানি ইয়াফকাহু কাওলি, আম্মা বাদ। তমাম তারিফে উস আল্লাহ আজ্জা ওয়া জাল কে লিয়ে লায়েক ও জেবা হ্যায়, জো তমাম জাহানো কা বানানে ওয়ালা আর উসে পালনে ওয়ালা হ্যায়, আর দরুদ ও সালাম উসকে আখিরি নবী মুহাম্মদ সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম পর। আজ ইনশাআল্লাহ আজিজ মে আপ তমাম কে সামনে এক বহুত হি আহম উনওয়ান পর রোশনি ডালনে কি কোশিশ করুঙ্গা। اور آج کا جو عنوان جو ٹاپک میں آپ کے سامنے رکھوں گا وہ ہوں گا انشاءاللہ عزیز کہ ہم لوگ جو ہے چھوٹے موٹے قرض لون وغیرہ اس معاملے میں سود سے کیسے بچیں، کیونکہ ہم تمام لوگ جانتے ہیں کہ اللہ رب العزت نے اپنی کتاب کے اندر سود کو حرام قرار دیا ہے۔ ایسا کوئی مسلمان نہیں ہے کسی فقہ کا کسی جماعت کا ماننے والا جس کو یہ مسئلہ پتا نہ ہو کہ سود اسلام میں حرام ہے، کیونکہ اللہ رب العزت نے علی الاعلان قرآن کے اندر سورۃ البقرہ کے اندر سود کی حرمت کو بیان کیا اور یہ بیان کر دیا کہ اللہ رب العزت اور اس کے رسول جو ہے اعلان جنگ کرتے ہیں ان کے خلاف جو سود جو ہے وہ کرتے ہیں۔ تو گویا سودی لوگوں کے خلاف، سود خوروں کے خلاف، سود کے معاملات میں ملوث ہونے والے لوگوں کے خلاف اللہ اور اس کے رسول نے جو ہے جنگ کا اعلان کیا ہے، یاد رکھیں۔ تو اس معاملے میں ویسے تو نبی اکرم صلی اللہ علیہ وسلم کی بہت ساری حدیثیں ہمیں ملتی ہیں، میں چند حدیثیں آپ کے سامنے رکھتا ہوں جو بہت خاص ہے اس مسئلے کے اندر، اور اس مسئلے کو جو لوگ معمولی سمجھتے ہیں ان کے لیے وعید بھی اس کے اندر شامل ہے، جہاں قرآن میں اللہ رب العزت نے اس کی وضاحت کی کہ یہ اللہ کے خلاف اعلان جنگ ہے، یا اللہ رب العزت ایسے شخص کے خلاف اعلان جنگ کرتا ہے جو سودی معاملہ کرتا ہے، ٹھیک ہے۔ اسی طرح نبی اکرم صلی اللہ علیہ وسلم نے سود کے تعلق سے بیان کر فرمایا، جو کہ مستدرک حاکم کی روایت ہے، آپ صلی اللہ علیہ وسلم فرمایا اور کہا کہ سود کے 73 درجے ہیں، مطلب اس کے 73 جو ہے درجات ہیں الگ الگ، جس میں سب سے ہلکا جو درجہ ہے، مطلب سود کے 73 درجے جو سب سے ہلکا درجہ ہے، وہ اس کا گناہ ایسا ہے کہ جیسا ایک شخص جو ہے اس نے اپنی ماں کے ساتھ زنا کیا۔ تو گویا سود کے 73 درجے ہے، ہلکا درجہ ماں کے ساتھ زنا جو ہے اس کے برابر ہے۔ اسی طرح دوسری ایک روایت میں نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں، معجم اوسط طبرانی کی روایت ہے جس کے اندر جو ہے روایت میں دیکھیں الفاظ کس طرح سے ہے کہ جو شخص جانتے بوجھتے معلوم ہوتے ہوئے نوئنگلی سود کا ایک درہم اگر کھا لے، اس کا گناہ ایسا ہے جیسے اس نے 36 بار زنا کیا۔ علماء اس کی جو ہے تفسیر کرتے ہیں اس حدیث کی، اس کی شرح کرتے ہیں اور لکھتے ہیں، مطلب اس کا گناہ ایسا ہے کہ اس کو 36 بار واجب القتل ہوا وہ، کیونکہ ظاہر سی بات ہے جو آدمی زنا کرتا ہے اس کو قتل کیا جاتا ہے۔ تو دیکھیے آپ کتنی بڑی کتنی زیادہ اس کی سنگینی سود کی، لیکن اس کے باوجود بھی ہم لوگ جو ہے معمولی سمجھتے ہیں سود۔ اب پیسہ یاد رکھیے یہ انسانی ضرورت ہے، ایسا کون سا سماج ہے، کون سا انسان ہے جس کو پیسے کی ضرورت نہیں، ہم تمام کو ضرورت ہے، اور پیسہ جو ہے زندگی کا قائم مقام ہے، مطلب پیسے کے بغیر زندگی کا تصور نہیں، یاد رکھیے۔ تو یہ زندگی قائم مقام ہے، جس کو میں اپنی زبان میں کہتا ہوں کہ یہ جسم میں خون کے مانند معنی رکھتا ہے، جیسا کہ ایک باڈی کے اندر بلڈ نہ ہو، بلڈ کم ہو جائے، بلڈ زیادہ ہو جائے تو پرابلم ہو جاتا ہے، تو اسی طرح ایک معاشرے میں اکنامی میں پیسہ کم ہو جائے، زیادہ ہو جائے، سودی آ جائے تو بہت سارے پرابلمس آ جاتے ہیں، یاد رکھیے۔ تو لہٰذا یہ بڑی اہم چیز ہے کہ ہم سود سے بچتے رہے، یاد رکھیے، خود بھی بچے اور دوسروں کو بچاتے رہے۔ لیکن اب مسئلہ یہ ہے کہ مجھے پیسوں کی ضرورت ہے، پیسوں کی ضرورت ہے اور مجھے پیسے چاہیے، پیسے چاہیے، کوئی بلا سودی دے نہیں رہا ہے، تو ہم لوگ ایسا کیا کریں جس میں آپس میں ایک دوسرے کی ہم لوگ ایسی مدد کریں جس کے ذریعے ہم لوگ انشاءاللہ عزیز خود بھی سود سے بچے اور دوسروں کو بھی سود سے بچائیں۔ تو آج میں آپ کے سامنے ایک ایسا طریقہ رکھوں گا انشاءاللہ، جس طریقے پہ اگر ہم عمل کرنا شروع کر دیں تو بہت حد تک چھوٹے موٹے اخراجات، جس کو مائکرو فائنانس بولتے ہیں نا، جو جس کو کہیں گے 5,000, 10,000, 20,000, 25,000, 30,000, 50,000 کے اندر، اس رینج کے اندر انشاءاللہ عزیز ایک دوسرے کی انشاءاللہ ہم جو ہے بآسانی مدد انشاءاللہ عزیز کر پائیں گے اس طریقے کے ذریعے، ٹھیک ہے۔ اب یہ سسٹم کیسے چلتا ہے میں آپ کو انشاءاللہ عزیز آج وہ سسٹم رکھ کے بتاؤں گا۔ چونکہ پیسہ زندگی کا قائم مقام ہے، جس میں خون کی طرح یہ معنی رکھتا ہے، اس کی ضرورت ہر انسان کو ہے، تو اب کیسے ہم کریں کہ بلا سودی کیسے ہم سسٹم چلائیں؟ اس سسٹم کے لیے یاد رکھیں، یہ سسٹم کوئی بھی فرد، مرد ہو یا عورت ہو، چلا سکتے ہیں۔ اس کے علاوہ یہ سسٹم آپ اپنے فیملی میں چلا سکتے ہیں، اپنے خاندان میں چلا سکتے ہیں، اپنے آفس میں چلا سکتے ہیں، اپنے کمپنی میں چلا سکتے ہیں، دوست احباب مطلب آپ کے فرینڈس ہیں، فرینڈ سرکل ہیں، ایک دوسرے کو وہ کرتے چلا سکتے ہیں، شاپ کیپرس ہیں تو آپ لوگ اپنے حلقے کے اندر جو دکاندار ہیں مل کر چلا سکتے ہیں، گویا کوئی بھی لوگ اس کو چلا سکتے ہیں، مرد یا عورت، اس کے لیے کوئی کمپلیکیشن نہیں، بہت آسانی سے انشاءاللہ عزیز میں آسان اردو زبان میں آپ کو آج یہ سسٹم سمجھانے کی کوشش کروں گا، جس کو اپنی زبان میں ہم کہیں گے سیلف ہیلپ گروپ، SHG، کہ ایک دوسرے کی ہم لوگ کیسے آپس میں مدد کریں۔ آئیے آگے بڑھتے ہیں، اس کا سسٹم کیا ہوں گا، اس سسٹم کیسے چلتا ہے وہ آپ کے سامنے میں رکھتا ہوں۔ سسٹم دیکھیے چلنے کے لیے بیسیکلی بہت زیادہ علم کی کسی کی ضرورت نہیں. لوگ سوچتے ہیں کیا اس کے لیے ہم کو ایم بی اے ہونا ضروری ہے یا ہم جو ہے کامرس گریجویٹ, کچھ بھی نہیں. اس کے لیے وہ مرد یا عورت جو یہ سسٹم چلائیں گی یا چلائیں گا, ان کو بیسیکلی سے پلس مائنس کا نالج چاہیے, ٹھیک ہے, جمع اور منفی کا نالج چاہیے, پلس مائنس کا, کہ ایڈیشن اور سبسٹریکشن کیسا ہوتا ہے. بس یہ بیسک نالج انشاءاللہ عزیز یہ سسٹم کو چلانے کے لیے انشاءاللہ کافی ہے. اور اس کے لیے کیا چیز کی ضرورت ہے, بیسک نالج پلس مائنس کے علاوہ, اس کے لیے آپ کو دو کتابیں چاہیے, دو ڈائری چاہیے, یا ایک کتاب میں آپ دو حصے کر لیں, چونکہ ایک وہ اماؤنٹ جو لوگ دیں گے اور ایک وہ اماؤنٹ جو لوگ لیں گے اس کا آپ کو حساب کرنا ہے. یا عام زبان میں کہوں تو ایک لیجر بک لے لے, کھاتے کی کتابیں بہت آسانی سے دکانیں مل جاتی اسٹیشن, وہ لے لے. تو کوئی آپ کو پلس مائنس کا نالج چاہیے, اس کے بعد آپ کو صرف ایک کتاب یا دو کتابیں چاہیے جس کے اندر آپ اکاؤنٹ مینٹین کریں گے. یہ اس کی ضرورتیں ہیں, یاد رکھیں. اب آئیے آگے بڑھتے ہیں, اب کیا کرنا ہوگا تاکہ ہم ایک مائکرو فائنینس کا آپس میں مدد کا ایک سسٹم قائم کر سکے جس میں سود نہ ہو اور بغیر سود کے ہم لے دے سکے ایک دوسرے کو پیسہ, آپس میں مدد بھی ہو اور ان شاء اللہ عزیز اس کے فائدے بھی ہم اٹھائیں, خود بھی اٹھائیں دوسروں کو پہنچے. آئیے تو ہم شروع کرتے ہیں. سب سے پہلی چیز یاد رکھیے کہ ہم جب یہ چیز کو سنیں گے, میں جب یہ بات رکھ رہا ہوں, تو آپ کو اپنی عملی زندگی میں اس کو عمل میں لانا ہے. جب تک آپ اس کو عمل میں نہیں لائیں گے تو شیطان آپ کو ہزار ایسے بہانے دیں گا کہ یہ کام نہیں ہو سکتا, یہ امپاسبل ہے, لوگ بھاگ گئے تو, کوئی مر گیا تو, فلاں ہو گیا تو, لوٹ کے لے گیا تو, نہیں دیا تو, یہ ساری باتیں آپ بھول جائیے. سب سے پہلے آپ نے انویسٹ کیا, لوگ شیئر مارکیٹ میں انویسٹ کرتے ہیں, کتنے بار ڈوب جاتے ہیں, کبھی سوچتے ہیں آپ کس نے لے کے بھاگا, کوئی بات بھی نہیں کرتا, ایک دوسرے کو بتاتے بھی نہیں ہیں. لیکن جب بلا سودی نظام قائم کرنے کی بات آ رہی ہے تو شیطان آپ کو سو سوالات لائیں گا, میں جانتا ہوں. تو پریکٹیکلی کیا کرنا ہے, سب سے پہلے ہم کو عمل کرنا ہے. ورنہ کیا ہے معلوم آپ کو, میں آپ کو سوئمنگ سکھا رہا ہوں, تیرنا سکھا رہا ہوں اور پانی کے باہر سکھا رہا ہوں, ٹھیک ہے. تو آپ جب پانی میں کودیں گے تو آپ بولیں گے اس کی تو عجیب پرابلم ہے, آپ نے میرے کو باہر سکھا دیا سوئمنگ کے لیے, اسی طرح ہاتھ مارتے ہیں یوں تیرتے, پتہ چلا پانی میں وہ ٹھنڈا تھا, اب آپ کو ٹھنڈک کا معلوم ہی نہیں, آپ کو استھما ہے آپ کو معلوم نہیں, باہر تو آپ نے تیرنا سیکھ لیا. پریکٹیکلی اترنا پڑتا ہے, تو پانی ٹھنڈا ہوتا ہے, پانی میں مچھلیاں ہو سکتی ہے, پانی میں کیڑے ہو سکتے ہیں, پانی میں پرابلم ہو سکتے ہیں, پانی کے نیچے کچھ ہو سکتا ہے, پانی کم ہو سکتا ہے. پریکٹیکلی آپ جب اتریں گے تو ہی چیزیں سمجھ میں آتی ہے. ویسا باہر بیٹھے تو سو باتیں شیطان آپ کو لائیں گا. سود خوروں کے پاس جا کے سودی لون لیتے وقت کوئی سوال آپ کے ذہن میں نہیں آئے گا, سودی سسٹم کو ایکسیپٹ کرنے میں آپ کے ذہن میں کوئی کوشچن نہیں آئے گا. جب یہ بلا سودی نظم قائم کریں گے تو 100 سوالات شیطان ڈالنے والا ہے. پہلے یہ سوچ لیجیے, اللہ پر بھروسہ کیجیے, پہلے یہ سوچ لیجیے, اللہ پر توکل کیجیے, بھروسہ کیجیے, قدم آگے بڑھائیے, اس سسٹم کو شروع کیجیے. نقصان ہوں گا, دیکھا جائے گا انشاءاللہ. اس لیے کہ انسان تو یہ بھی نہیں جانتا کہ کل جیئیں گا نہیں جیئیں گا, کون گارنٹی دیں گا, دیکھا جائے گا. شروع تو کرو, تاکہ دیکھیے سود کو حرام میں اور آپ سب مانتے ہیں, لیکن اللہ کے پاس کم از کم فرشتے کتاب میں یہ تو لکھے کہ اس بندے نے قدم اٹھایا تھا سود کے خلاف. چلیے کتنا کامیاب ہوئے کتنے ناکام ہوئے, اللہ کی طرف سے کوشش تو کی. تو بہرحال میں چاہوں گا جب آپ نے پلس مائنس آپ کو نالج ہے, ایک کتاب آپ خریدنے کی طاقت رکھتے ہیں, کوشش کیجیے اللہ کے لیے, کوشش کیجیے. سود کے خلاف صرف باتیں کرنا بہت ہو گیا, کوشش کیجیے. وہ کوشش کا طریقہ میں بتا رہا ہوں, تو باعمل ہونے کی کوشش کریں. میں جو سسٹم بتا رہا ہوں یہ ایک سسٹم نہیں ہے, دنیا میں اللہ کے نیک بندوں نے بلا سودی کئی سسٹم قائم کیے, اور اللہ کے ان بندوں نے جو مسلمان نہیں انہوں نے بھی قائم کیے. اس کے اندر آپ سبسٹریکشن ایڈیشن کرتے جائیے, یہ چیز اچھی نہیں, یہ چیز زیادہ کرنا, یہ چیز کم کرنا, آپ سب کچھ کر سکتے ہیں. میں ایک سجیشن دے رہا ہوں, آپ ہو سکتا مجھ سے اچھے انداز سے اس کو چلا سکے یا اس کو لوگوں کو آگے سمجھا سکے. چلیے آگے بڑھتے ہیں, ٹھیک ہے. اب اس کی ضرورتیں کیا ہیں آپ کو پتہ چل چکی ہے, ٹھیک ہے, اس کی اہمیت آپ کو پتہ چل چکی ہے. سود کو آپ حرام مانتے ہیں, سود سے آپ بچنا چاہتے ہیں, ایڈیشن سبسٹریکشن آپ جانتے ہیں, کتاب آپ نے خرید لی. اب اس کا طریقہ کار کیا ہے؟ طریقہ کار یہ کہ سب سے پہلے آپ کو یہ کرنا ہوگا کہ تین لوگ کوئی مل کر ایک سسٹم بنائیں گے. فرسٹ جس کو کہیں گے یہ ورکنگ کمیٹی ہوں گی, یہ چلانے والے ہوں گے. فرسٹ پرسن پریسیڈنٹ یا امیر کہہ لیجیے عام زبان میں, لیڈر کہیے جو بھی کہیے. سیکنڈ پرسن جو سیکرٹری کہہ لیجیے عام زبان میں جو رہیں گا. تھرڈ پرسن ٹریجرر, ٹھیک ہے, یا جو بھی نام آپ دیں ایکس وائی زیڈ. تین لوگ ہوں گے جو فرسٹ کمیٹی کے ممبر ہوں گے. ایک بات یاد رکھ لیجیے, یہ جو کمیٹی کے ممبر سے ان کی بات ماننا تمام لوگوں کو لازم ہے. اب جو جو اس سسٹم کا پارٹ بنیں گے, ٹھیک ہے, یہ تین لوگ اس کے ذمہ دار ہوں گے, مین پرسن ہوں گے. انہوں نے جس کو لون دینا کہہ دیا دینا پڑے گا, جس کو کہا نہیں لیں گے. اور تمام لوگ اس پہ اتفاق کریں گے کہ ہمارے یہ تین بھائی جو ہے یا تین بہنیں جنہوں نے مل کر, یا ایک فیملی کے ممبر ہے تو بہن بھائی یا مرد عورت مل کر جو بھی سسٹم بنا رہے ہیں, یہ جو طے کریں گے انشاءاللہ یہ ہمارے لیے مفید اور اچھا ثابت ہوں گا انشاءاللہ, ٹھیک ہے. تو پہلے تین لوگ ہو گئے, کمیٹی بن گئی, تین لوگوں سے زیادہ کی بنائی کوئی مسئلہ نہیں, ٹھیک ہے. بڑا گروپ ہے تو پانچ کی بنائی, اور بڑا گروپ ہے سات کی بنائی, لیکن بیسیکلی تین کی کمیٹی تو ہونا ہی چاہیے. नेक्स्ट आपको मेंबर्स चाहिए। मेंबर्स मैं जो सजेस्ट करूंगा, ये मेरी राय है, आप चेंज भी कर सकते हैं, वो ये होगी कम से कम 20 से ज्यादा 25 के करीब मेंबर्स, ठीक है, कम से कम 20, और ये तीन मेंबर मिला के 23 हो जाएंगे, तो कम से कम 20 मेंबर्स या उससे अलावा ज्यादा 25 थी, जो भी इससे ज्यादा हो कोई मसला नहीं इंशाल्लाह, ठीक, इतने मेंबर्स, इससे कम में भी हो सकता है लेकिन उसको ग्रोथ के लिए टाइम लगता है, ज्यादा मेंबर में जल्दी ग्रोथ होती है, अमाउंट अच्छा मिलता है, बेनिफिट ज्यादा होता है, लोन अच्छे अंदाज से मिलते हैं, ठीक, और जिसको कहेंगे लॉस जो होता है, नुकसान का फैक्टर भी डिवाइड ज्यादा हो जाता है ज्यादा लोगों के। चलिए आगे बढ़ते हैं, तो तीन मेंबर हो गए, अब मेंबरशिप करेंगे, मेंबर्स कैसे होंगे, तो मेंबरशिप का रूल ये होगा कि ये तीन लोग जो पहले कमेटी के हेड हैं, ये तीन लोगों में से कोई दो लोग गारंटी देंगे, गवाह बनेंगे या रेफरेंस बनेंगे, जिसके जरिए, जिसके थ्रू फोर्थ मेंबर अंदर आएगा। फॉर एग्जाम्पल तीन लोग जमा हो गए, तीन में से दो लोगों ने कहा कि अब जो एक साहब है, अलिफ है, ए है, उनको लिया जाए, दो लोग उनकी जमानत लेंगे, गारंटर बनेंगे, ये दो लोगों की गारंटी पे जो है जनाब ए या अलिफ जो है अंदर आ जाएंगे, तो अब हुए चार लोग, ये चार लोगों में से दो लोगों की, कोई दो लोगों की गारंटी पे पांचवे जनाब आएंगे, पांच लोगों में से किसी दो की गारंटी पे छठे आएंगे। ये ऐसा क्यों कर रहे हैं? ऐसा करने से फायदा ये होता है, हर मेंबर दो आदमी से लॉक हो जाता है, दो आदमी उसे गारंटर होते, अगर ये आदमी डुबा दे, भाग जाए, तो ये लोग जमानत लेंगे, इंशाल्लाह हम चुकाएंगे, हम पहचानते हैं इसको, जानते हैं इस आदमी को, ठीक है। दूसरा, अननोन पर्सन कोई नहीं आएगा, जो अचानक आया, अच्छी अच्छी बातें किया, आपने सिस्टम शुरू किया, पैसा लेकर भाग गया, ऐसा नहीं होगा, चूंकि हर आदमी दूसरे को पहचानता है, कम से कम एक आदमी को दो लोग तो आपके सिस्टम के पहचानते हैं, माशाल्लाह आपकी फैमिली में, आपके फ्रेंड सर्कल में, आपके दुकानदारों के एसोसिएशन में, या आपके कंपनी में, आपके ऑफिस के अंदर ऐसे लोग जमा हुए, और एक के बाद एक दो दो लोगों की गवाही पे, उनकी जमानत पे एक एक आदमी आता गया, और अल्हम्दुलिल्लाह ऐसा करके आपने 25 लोगों का ग्रुप समझ लीजिए बना दिया। अब आपको तय करना होगा कि मंथली क्या उसमें डाला जाएगा, मंथली क्या उसमें डाला जाएगा, इसको कहते हैं शेयर अमाउंट, मतलब ये वो पैसा होगा, शेयर अमाउंट मतलब आपका कॉन्ट्रीब्यूशन या शेयर उसके अंदर, वो सिस्टम को चलाने में, जो शेयर जब आप देंगे, याद रखिए ये शेयर आपके निकलने तक, मतलब सिस्टम से निकलने तक या आपकी मौत तक जारी रहेगा, ये कंटिन्यूस देना पड़ेगा, देते रहेंगे आप जब तक इस सिस्टम का पार्ट, बिला सूदी सोसाइटी, SHG जो भी नाम दीजिए आप, बहरहाल इसके बैतुल माल, इसके आप मेंबर होंगे, आपको ये देना है, इसको बोलते हैं शेयर अमाउंट, ये कंटिन्यूसली एवरी मंथ जाता रहेगा। तो अब आपको तय करना है कि आपका ग्रुप शेयर अमाउंट क्या देगा। ये बात याद रखिए कि शेयर अमाउंट बराबर हो, मतलब एक जैसी हो, यकसा हो तो फायदा है, वरना अलग अलग लोग देंगे तो उसमें प्रॉब्लम ज्यादा होते हैं, बट कोई कंप्यूटर वगैरह या सॉफ्टवेयर यूज कर रहा है तो अलग अलग अमाउंट लेके भी ये सिस्टम चल सकता है, ठीक है। लेकिन एकदम प्लेन, जिसको कहेंगे एक लेमैन को भी चलाना है, तो एक जैसी अमाउंट है तो देना भी एक जैसा है, लेना भी एक जैसा है, ठीक। तो बहरहाल फॉर एग्जाम्पल हम एग्जाम्पल लेंगे, 1000 रुपीज वाला हम लेते हैं एग्जाम्पल, 1000 रुपीज जो है हम लोग तय करते हैं कि जमा होंगे, ठीक है। अब कलेक्शन टाइम, कलेक्शन टाइम ये होता है कि 1 तारीख से लेकर 10 तारीख के बीच में अमाउंट जमा होंगे, मतलब ये 25 मेंबर्स आपके 1000 रुपीज ईच लाकर जमा करेंगे। अब कलेक्शन किसके पास होगा ये आप तय कर लीजिए, सोसाइटी का प्रेसिडेंट, सेक्रेटरी, ट्रेजरर, या कोई और भी मेंबर, मतलब ये 25 में से कोई भी मेंबर जिसकी दुकान हो, जो ज्यादातर बैठा होता है, या कोई ऐसा बिजनेस पॉइंट जहाँ सब मिल सकते हैं, सिटी के बीच में, सिटी सेंटर में आसानी है, कोई भी आदमी बन सकता है, जो ये काम करेगा वो भी बेलॉस करेगा, वो भी कुछ अल्लाह से अजर तलब करेगा, और कुछ इसके एवज जो है उजरत ना ले तो बेहतर है, क्योंकि ये सिस्टम नया है, अगर सैलरीज वगैरह ली जाएंगी शुरू में तो बहुत प्रॉब्लम आ जाएंगी, ठीक। तो बहरहाल ऐसा कोई पॉइंट तय कर ले, कोई एक मेंबर के पास हम जमा कर देंगे। अब 1 से लेकर 10 तारीख तक अमाउंट जमा होंगी, इसी दौरान जिन मेंबरान को जो इसमें पैसा देते हैं, जो इसके मेंबर है सेल्फ हेल्प ग्रुप के, इस बैतुल माल के, वो एप्लीकेशन भी देंगे। मिसाल के तौर पर तीन लोगों ने एप्लीकेशन दी, एक ने लिखा कि मुझे 2-व्हीलर लेना है, सेकेंड आदमी ने लिखा मेरी बहन का निकाह है, थर्ड आदमी ने लिखा बीमारी है, जो भी है, ये तीन एप्लीकेशन आ गए, 10 दिनों में अमाउंट जमा हो गई 1000, मतलब पहले महीने में 25,000 रुपया आप लोगों का जमा हुआ, 25,000 रुपया जमा हुआ, तीन एप्लीकेशन आए, वो तीन की कमेटी, देखिए अब यहाँ रोल उनका आता है, वो तीन की कमेटी चूज करेंगी, सेलेक्ट करेंगी, प्रायोरिटाइज करेंगी, उनको जो बेहतर लगता है, सोसाइटी के नॉर्म्स, हालात, माहौल, माशरा, जमीन, जमाना, समाज को देखते हुए, क्या उनके लिए ज्यादा बेहतर है कि तीन में से किसको दिया जाए। इसमें यह भी हो सकता है कि एक वक्त में दो को दिया जा सकता है, दो को दिया जाएगा तो अमाउंट कम हो जाएंगे, एक को दिया जाएगा तो अमाउंट ज्यादा होंगे, तीन को दिया जाएगा और कम हो जाएंगे, क्योंकि आपका जमा सिर्फ 25,000 है पहले महीने में, ये बात याद रखें। फॉर एग्जाम्पल, एक आदमी ने लिखा कि मुझे सिर्फ 10,000 की जरूरत है, सेकेंड आदमी लिखता है कि मुझे जो कुछ मिल जाए काफी है, तो एक को 10 दीजिए दूसरे को 15 दे सकते हैं, जो भी है ये सोसाइटी तय कर सकती है, एक को दिया जाए, दो को दिया जाए, तीन को, ये बात याद रख लीजिए अमाउंट आपके पास 25,000 जमा हुआ है, जितने ज्यादा लोग लेंगे उतना बढ़ जाएंगे, तो सोसाइटी तय करती है कि एक आदमी या दो आदमी को दे देना चाहिए। अब ये तीन लोगों का डिसीजन आपके लिए फाइनल है, इसमें कोई इख्तिलाफ इंशाल्लाह नहीं होगा, ताकि हम ये नज्म को इत्तेहाद के साथ आगे बढ़ाएं। एप्लीकेशन आए, 25,000 जमा हुआ, लोन दे दिया गया, ठीक है, एक आदमी को दिया गया, दो आदमी को दे दिया गया, लोन डिसबर्स होगा। लोन डिसबर्स कब करेंगे, 1 से 10 तक पैसा जमा हुआ, 11, 12, 13 जब भी आप लगे लोन दे दें। नेक्स्ट मंथ याद रखिए, अब जो आप क्या कीजिए, 25 मेम्बरान के जो मैंने दो किताबें कहा था ना शुरू में डायरी, उसमें नाम लिख लीजिए। फॉर एग्जाम्पल, दो पेज, एक पेज पे एक नाम लिखे, फिर उसका एक दो पेज छोड़ दिए, लेजर मेंटेन करने अकाउंट्स की जो बुक्स होती है अकाउंट्स कीपिंग की, नाम लिख लिया 1, 2, 3, 4 ABCDEFG 25 लोगों के नाम लिख ली। यह है शेयर अमाउंट, हर माह वो 1,000 रुपया देंगे, इसमें ऐड होगा। फॉर एग्जाम्पल, अब्दुलरहमान ने फर्स्ट मंथ 1,000, जनवरी 1,000, फरवरी 1,000, 1, 1, 2 हो गया, 3 हो गया, ये इसमें क्या होता है, इसमें बढ़ता जाएगा। अब जैसे ही आपने एक लोन इशू किया, तो सेकंड डायरी या सेकंड अकाउंट या लेजर आप मेंटेन कीजिए, वहां लिखेंगे अब्दुलरहमान ने लोन लिया, जो कि आप समझो 25,000 दिया, तो वो टॉप में लिख दिए। हर माह जब अब्दुलरहमान साहब वापस करेंगे तो वो 25, 24, 23, 22 कम होगा, ठीक है। अब ये बात याद रखिए, जो अब्दुलरहमान साहब ने लोन लिया, अगले मंथ जो वो पैसे देंगे तो वो 1,000 नहीं देंगे, 1,000 तो शेयर अमाउंट है जो कि हर महीने देना ही है, जब तक मेंबर पार्ट है सोसाइटी का, SHG का, या जब तक उसको वो इंतकाल ना कर जाए, तब तक तो देना है। अब ये लोन अमाउंट कैसे वापस करेंगे, तो अब्दुलरहमान साहब जिसने लोन लिया है वो 2,000 रुपये वापस देंगे, मतलब सारे मेम्बरान 1,000 देंगे, अब्दुलरहमान साहब 2,000 रिटर्न देंगे, एक उनका जाएगा शेयर अमाउंट में, एक उनका जाएगा लोन अमाउंट में, मतलब लोन उनका माइनस होगा। शेयर जो अमाउंट है वो बढ़ती ही होती है, हमेशा बढ़ती है, और लोन अमाउंट याद रखिए वो जो लेगा उतना लिख दिया जाएगा, जैसे 10,000 दिया, 15,000 दिया, 20,000, 25 मैक्सिमम लिमिट है आपकी, वो माइनस होता जाएगा, याद रखिए। तो आपने वो भी अकाउंट मेंटेन किया उनका, तो आप अब्दुलरहमान साहब नेक्स्ट मंथ देंगे 1,000 एक्सेस, वो होगा उनका लोन अमाउंट रिटर्न, याद रखिए, ठीक है। इसमें कोई ज्यादा पैसा कोई देगा नहीं, कोई लेगा नहीं, याद रखिए। चलिए, सोसाइटी शुरू हो गई, नज़्म चालू हो गया। अब नेक्स्ट मंथ जब आता है तो नतीजा ये होता है नेक्स्ट मंथ कि आपके पास जो अमाउंट आता है वो अब 26,000 आएगा। कैसे, 25 मेंबर्स के 25,000, अब्दुलरहमान साहब जो एक मेंबर थे उन्होंने एक लोन लिया था, उन्होंने 2,000 रिटर्न किया, 1,000 तो शेयर अमाउंट है, 1,000 लोन रिटर्न है उनका, तो अगले मंथ आप क्या जमा हुए 26,000, थर्ड मंथ 28,000, फोर्थ मंथ 29,000, फिफ्थ मंथ 30,000, मतलब हर महीने बढ़ रहा है। अब आप क्या कीजिए, जो अमाउंट ज्यादा आ रही है, जैसे सेकेंड मंथ, फर्स्ट मंथ तो 25 आ गया, चला गया, सेकेंड मंथ आएगा 26, अच्छा अगर लोन एक को दिए तो 26 आएगा, लोन दो को दिए तो 27 आएगा फर्स्ट मंथ में, सेकंड मंथ में आपके पास कैसा 10,000 लिया हुआ आदमी भी आपको देगा। अब आप तय कर सकते हैं वो 10,000 वाला 1,000 रिटर्न करे या 10,000 लेने वाला 500 रिटर्न करे, ये डिपेंड है। फॉर एग्जांपल 15,000 वन अब्दुलरहमान साहब को मिले, 10,000 अब्दुल्ला साहब को मिले, अब्दुलरहमान साहब को आप कह रहे हैं कि आप जो है जब रिटर्न करेंगे तो 750 कीजिए, और अब्दुल्ला साहब को कहते हैं आपने 10,000 लिया तो आप 500 कीजिए, आप तय कर लीजिए जो भी हो, या 1,000 का रख सकते रूल, 1,000 जो देगा वो 25 मंथ में वापस हो रहे हैं, जिसने 15,000 लिया 15 मंथ में वापस हो रहे, जिसने 10,000 लिया 10 मंथ में, तो हर महीने देखिए 1,000 ज्यादा या 1,000 से और कुछ ज्यादा एक्सेस आता है जो लोन अमाउंट रिटर्न होता है, तो आप वो पैसे को बाजू रखिए। फिफ्थ, सिक्स या सेवन्थ मंथ पहुंचते पहुंचते आपके पास डबल अमाउंट आना चालू हो जाती है, मतलब 25,000 शेयर अमाउंट, 25,000 ऑलरेडी जमा होता है, फर्स्ट मंथ का 1,000, सेकंड मंथ का 2,000 हुआ 3,000, थर्ड मंथ का 3,000 हुआ 6,000, फोर्थ मंथ का 4,000, पहले के 6 और 4 10,000, फिफ्थ मंथ का 5,000, पहले के 10 और 15,000, समझ रहे, तो ऐसा 6 to 8 मंथ्स के दरमियान आपके पास डबल अमाउंट 25 के बदले 50 आना शुरू हो जाते हैं, तो आप फिफ्थ, सिक्स, सेवन्थ या एट्थ मंथ में दो लोन देना चालू करेंगे, या 50,000 के 5 लोन देना शुरू करेंगे, या 50,000 के 3 लोन देना चाहिए, 21 को 15, 1 को 15, 1 को, डिपेंड है आपकी सोसाइटी पे। तो आप देखिए माशाल्लाह जितने लोन ज्यादा जाएंगे उतना पैसा ज्यादा रिटर्न आएगा, क्योंकि 25 तो आना ही है, क्योंकि ये तो आपका फिक्स है जो आप शेयर अमाउंट देते हैं, जो कि हमेशा देना। अब आप देखिए अल्हम्दुलिल्लाह अगर 1,000 रुपीज का सिस्टम चालू करें और 25 मेंबर्स में ही सिस्टम चालू, और 25 को हर मंथ 25 पूरे दे दिए भी जाए, तो 8th या 9th मंथ में सिस्टम डबल हो जाता है। अब जब ये सिस्टम डबल हो जाता है तो आपको या तो एक आदमी को 50,000 लोन दे सकते हैं, आप 25 के दो दे सकते, 30-20 कर सकते, 15 के तीन दे सकते, 5 उठा के रख सकते अगले महीने के लिए। ये सिस्टम में खैर और बरकत इतनी ज्यादा है जब आप शुरू करेंगे इंशाल्लाह अजीज की, जिसकी कोई इंतहा नहीं। लेकिन मसला वही है, शुरू करने के बाद सोचते रहे तो ये तो कभी नहीं होने वाला है, ठीक है। वो बंदर का घर कब बनेगा उसकी कोई जो है वो नहीं हो सकता है ना। मिसाल है, बंदर सोचता बारिश है तो घर बना लूँ, बारिश चले गई बोलता बाद में देखेंगे, ऐसा नहीं। कोशिश करेंगे तो होने वाला, नहीं करेंगे तो आप 10 साल बाद फिर वो सोचेंगे हाँ चलाना चाहिए था, अच्छा था, कुछ नहीं हो पाएगा, ठीक है। तो अब आपको क्या करना है, ये सिस्टम को शुरू करना है। ये सिस्टम एवरी 8 to 9 months डबल होता है, मतलब 25 के बदले 50 का लोन शुरू हो जाएगा 9-10 महीने बाद, 50 के बदले और 10 महीने बाद 75,000 का लोन हो जाएगा, और 10 महीने बाद 1,00,000 का लोन होगा। आप अंदाजा लगाइए 1,00,000 का लोन बिना सूदी। लेकिन याद रखिए एक चीज, रिटर्न अमाउंट 24 to 25 months रफ लीजिए, 24 months से ज्यादा ना हो। फॉर एग्जाम्पल 25 अगर लिया तो 1,000 पर मंथ देगा, 50 लेगा तो 3,000 पर मंथ, 1,000 शेयर अमाउंट, 2,000 लोन अमाउंट। अगर 75,000 अगर लोन दिया जा रहा है तो 1,000 शेयर अमाउंट, 3,000 लोन अमाउंट, क्योंकि लोन 2 साल में वापस आना है, इस बात को आप याद रखें, ठीक। अब आप इसको मुख्तलिफ तरीकों से इसको आप बहरहाल चला सकते हैं, जितना लोन दिया जा रहा है, जितने ज्यादा लोगों में लोन जाएगा उतना ज्यादा रिटर्न आएगा और उतने जल्दी जल्दी ज्यादा लोन बनता जाएगा। अल्हम्दुलिल्लाह मैंने खुद जाती तौर से देखा है, लोगों ने इस निज़ाम को 1,000 से चालू किया, आज अल्लाह के फजल से 1,00,000, 2-2 लाख रुपये वो 3 से 4-5 साल में एक दूसरे को बिला सूदी दे रहे हैं। आज के दौर में याद रखिए, 25,000 में समझ सेकेंड हैंड टू व्हीलर आ जाती है, 25,000 में एक आदमी अपनी हथगाड़ी, छोटी मोटी कोई दुकान, छोटी एक टपरी चला सकता है, ठीक है। एक बहुत बड़ी बात, अच्छा मुझे तो ज़रूरत नहीं है, मैं तो मालदार आदमी हूँ। आपको ज़रूरत नहीं, आप मालदार आदमी नहीं, अल्लाह ने अगर आपको दिया है तो आप ये सिस्टम को चलाने वाले बनिए। आप अपना नंबर भी डालिए, आप लोन मत लीजिए ना, अपने भाइयों को सूद से बचाइए ना। बात है, जब सूद लेना अल्लाह के खिलाफ, अल्लाह कह रहा है मेरे खिलाफ ऐलान जंग है, तो सूद के खिलाफ हम जब कोई मुहिम चलाते हैं तो रब्बुल इज्जत के लिए जरूरी है कि हमको उतनी मदद करे जितनी ऐलान जंग में वो उनके खिलाफ कर रहा है दुश्मनों की। जब अल्लाह ताला सूदी लोगों के खिलाफ ऐलान जंग करता है तो मैं अगर सूद से किसी को बचाना चाहता हूं तो अल्लाह रब्बुल इज्जत मुझे मदद भी उतनी स्ट्रांग करेगा इंशाल्लाह, उतनी जबरदस्त मदद मुझे आएंगी, तो उतनी मदद भी अल्लाह ताला करेंगे, ये बात भी आप याद रखें। तो शुरू करना है, ठीक है। तो मैं तो ये कर सकता हूं कि मैं तो माशाल्लाह 5 मेंबर के पैसे डाल सकता हूं और पता नहीं मेरे कितने भाई से फायदा उठा के सूद से बचेंगे। मेरा एक नंबर, अहलिया का एक नंबर, बच्चों का एक नंबर, ठीक है। मैं खुद भी लोन के लिए इसमें आ रहा हूं तो 1,000 का तो लेना ही है, मैं लोन के लिए नहीं, मुझे जरूरत नहीं, लेकिन मैं चलाने वाला बन सकता हूँ। मैं अपने बीवी बच्चों के नाम से नंबर डाल सकता हूँ ताकि ज्यादा से ज्यादा लोग SHG से, सेल्फ हेल्प ग्रुप से जो है फायदा उठा सके, याद रखें, ठीक है। इसी तरह हम देखते हैं ये सिस्टम बहुत जल्दी जल्दी बहरहाल जो है बढ़ता चला जाता है, याद रखिए। और इसमें अल्लाह ताला ने बहुत बरकत रखी है, अमली तौर से मैं खुद ऐसे सिस्टम्स को देख चुका हूँ, उसका हिस्सा रह चुका हूँ, उसका हिस्सा आज भी हूँ, बहरहाल चलाता हूँ। इससे काफ़ी फायदे लोगों को बहरहाल होते हैं। मैं याद रखिए आपको बताऊँ, लोग 5-5 हज़ार रुपये के लिए सूद पर जो है लेते हैं पैसा, जिसका हर माह वो 300, 400 और 500 रुपये तक रिटर्न भरते हैं। मैं जानता हूँ 10,000 रुपये लेकर 1,000 रुपये महीना वापस करते हैं। अगर साल के हिसाब से रेट ऑफ इंटरेस्ट लगा लिया जाए तो कितने 100 times हो रहा है, मतलब 1,000 times हो जाता है वो। अब इंटरेस्ट रेट देखिए क्या हो रहा है, 1,000 rupees 10,000 पे एवरी मंथ ले रहा है, कब तक, जब तक वापस नहीं लौटा। एक साल अगर ना लौटा तो 12,000 दे चुका है, 10 देना है उसको, अभी 22,000 दे रहा है, मतलब कितने 100 times, 1,000 times ज्यादा वो दे रहा है, एक्चुअल अमाउंट से ज्यादा सूद पे कर रहा है। 200-200 rupees के लिए मैं लोगों को सूद लेते हुए देखा हूं। ये जो बेचारे गाड़ियां चलाते हैं, सब्जी तरकारी लेते हैं, ये मोंडा जाते हैं, सुबह सुबह मोंडा जाते हैं तो वहां बैठे हुए लोगों से जो सूद पर पैसा देते हैं, 200-400-500 की सब्जी के लिए सूद लेते हैं, जो कि 26% से दिया जाता है, 30% से दिया जाता है, वो लेता है, दिन भर मेहनत करता है, शाम जब जाता है तो उसको कितने पैसे लौटाने वाला आपको, जब वो 1,000 रुपये लेता है तो देने वाला 260 रुपये वहीं काट के देता है, तो उसके हाथ में कितने आते हैं, 750 रुपये। दिन भर कमाना और शाम में कितने देना है उसको, 1,000 रुपये। दूसरे दिन कितने देना है, 1,250 रुपये। तीसरे दिन कितने देना है, 1,500 रुपये। लोग 1,000 रुपये के लिए सूद ले रहे हैं, तो क्या हम ये सिस्टम चालू नहीं कर सकते अल्लाह की खुशनुदी के लिए, अपने भाइयों को सूद से बचाने के लिए? बहुत आसान है, कोई मेहनत नहीं, कोई स्पेशल आपको कोशिश नहीं करना है। इसमें और भी एक सिस्टम आप कर सकते हैं, इसमें सिस्टम ये कर सकते हैं कि जो अमाउंट आप 1,000 रुपये, 2,000, 3,000 ज्यादा आते हैं 25 के बाद 26-27 साल, आप कुछ अमाउंट उठा के फिक्स रख दें, इसको इंस्टेंट लोन के तौर पर दें, जरूरत पड़ने पर इंस्टेंट लोन, मतलब एक भाई को अचानक जरूरत आ गई, انسٹنٹ لون دیں, لیکن انسٹنٹ لون کا ریپیمنٹ تھوڑا زیادہ ہوتا ہے جنرلی, تاکہ وہ لون جلدی جلدی آئے تاکہ جمع رہے انسٹنٹ لون. سیکنڈ اس میں کر سکتے ہیں میڈیکل لون, میرے کسی بھائی کو اللہ نہ کرے بیمار ہو گیا, مجبور ہو گیا, کسی وجہ سے پریشانی آ گئی, بچے کی ولادت ہے گھر میں, ٹھیک ہے, چائلڈ برتھ, اس کے علاوہ کسی کا آپریشن آ گیا, میڈیکل انسٹنٹ لون, مطلب میڈیکل لون ہے, ایک دن میں اپلیکیشن دوسرے دن مل گیا, تو ایسا کچھ اٹھا کے آپ رکھ سکتے ہیں. انسٹنٹ لون کو لینے نہ آئے تو اماؤنٹ پڑی رہیں گی, آ گیا کوئی تو اس کو آپ دے سکتے ہیں, یہ بھی اس میں آپ ڈال سکتے ہیں, ٹھیک ہے. اسی طرح جو ہے اس میں اور بھی بہت ساری چیزیں ہو سکتی ہیں. مثال کے طور پر جو اس میں چیزیں اور بھی آپ ایڈ کر سکتے وہ یہ ہے کہ اگر کوئی آپ کا بھائی اس کا ایک سسٹم کا پارٹ بنتا ہے اور اللہ نہ کرے وہ انتقال کر جاتا ہے, تو جنرلی جو سوسائٹیز میں ہم نے چلائی ہے یا جس کا ممبر میں ہوں, ہم نے اس میں سسٹم یہ رکھا ہے کہ جب کسی کا انتقال ہوتا ہے تو اس کا لون معاف کر دیتے ہیں پورا. آپ کہیں گے ایسا کیسا؟ دیکھیے میں آپ کو مثال دے کے سمجھاتا ہوں, اللہ نہ کرے لیکن ہو جائے تو. مثال یہ کہ سمجھ لیجئے میرے ایک بھائی نے لون لیا, ان کا انتقال ہو گیا, ان کے اوپر سمجھ لیجئے 25,000 لیا تھا, دو لون انسٹالمنٹ دے دیے تھے, 23,000 ان کے اوپر باقی تھا. چلیے وہ بھی نہیں ایسا سوچتے, 25 لیا اور انتقال ہو گیا, سمجھ لیجیے 25 لیا اور انتقال ہو گیا, ٹھیک ہے. اس کے بعد آپ کو اگر پورے ممبر نے 25,000 کو بانٹ دیا جائے تو کتنا ایک ایک آدمی کو نقصان ہو رہا ہے, 25 آپ لوگ ہیں 1,000, لیکن 1,000 بھی نہیں ہوں گا, وہ ممبر کم از کم 2-4-5 مہینے سے ممبر شپ میں ہوں گا نا, تو 5,000 تو اس کے ہی تھے 25,000 میں, آپ کی آئے پر آئے 20,000 میں آپ بانٹے تو ایک ایک بھائی کو 750 روپیہ آ رہے, تو کیا ایک مسلمان بھائی اپنا بھائی جو دنیا سے چلا گیا کیا اس کے لیے معاف نہیں کر سکتا؟ کر سکتا ہے, سوسائٹی تو معاف کریں گے, دینے والا دینا چاہے تو بالکل دے, کوئی آدمی بول سکتا نہیں میرے پاس ہے میں دے سکتا ہوں, بالکل, لیکن ہم نے یہ بھی سسٹم رکھا انتقال کر جائے تو معاف کر دے اپنے بھائی کو, تاکہ بغیر خرچ کے دنیا سے چلا جائے میرا بھائی, اس کا بھی اجر ہے اور بہت بڑا اجر ہے, ٹھیک ہے, لیکن دینا چاہے اس کے وارث بالکل دے, وہ ایک الگ بات ہے. اب اس میں کچھ سوالات جو لوگ پوچھتے ہیں وہ سوالات کے میں جواب بھی دینا چاہوں گا. ایک سوال یہ آتا ہے کہ اگر کوئی لے کر بھاگ گیا تو, سسٹم چالو کیا لے کر بھاگ گیا تو, بھائی ایسا کتنے بار ہوا, کتنے لوگوں نے آپ کو دھوکہ دیا, تو کیا اس کے بعد آپ نے بزنس کرنا چھوڑ دیا چونکہ لوگ لے کے بھاگ جاتے ہیں؟ کتنے بار لوگوں نے چیز ادھار لے گئی اور آج تک واپس نہیں لاتا, تو کیا آپ نے ادھار دینا چھوڑ دیا؟ نہیں. آپ کہتے ہیں ایک نے کیا تو کیا ہوا, سب تھوڑی ایسے ہوں, تو یہ یاد رکھیے ایک شیطانی خیال ہے, لیکن کوئی انشاءاللہ نہیں بھائیں گا چونکہ آنے والا آدمی دو دو کی گواہی سے آیا ہے, یاد رکھیے شروع میں ہم نے نہیں کیا تھا. سیکنڈ ایک سوال آتا ہے, کوئی مر گیا تو, مر گیا تو آپ معاف کرنے کا سسٹم رکھیے, اگر معاف کرنے کی گنجائش نہیں تو آپ ان کے وارثوں کو مہلت دے کی ٹھیک ہے جب آپ مناسب سمجھے لا کر دے دیں, ٹھیک, یا معاف کر سکتے ہو تو کر دے. تیسرا ایک سوال یہ آتا ہے کہ کوئی نہیں دے پائے تو کیا کریں؟ تو ہم نے تو ہمارے پاس سسٹم یہ رکھا ہے کہ جس کو لون دیا ہے اگر وہ جینوئن بندہ ہے اور وہ لا کر نہیں دے پا رہا ہے تو وہ آپ کا بھائی زیادہ مستحق ہے, اس کو ایک اور لون دو, اس کو ایک اور لون دو, وہ زیادہ مستحق ہے, وہ سب سے کمزور ہے, جبکہ وہ جینوئن ہے, فراڈ نہیں ہے, جھوٹا نہیں ہے, واقعی میں وہ دینا چاہ رہا ہے, یا پھر اس کو مہلت دو کہ میرے بھائی آپ نے 25 کا لون لیا, آپ نے 2-4 ہی دیے, نہیں دے پا رہے ہو, ہم انتظار کریں گے, ٹھیک ہے, ہم انتظار کریں گے, اور اس میں کوئی لاس نہیں ہوگا, یہ پیسہ آنے والا ہے, تھوڑا لیٹ آئیں گا انشاءاللہ, اس کو بولی 1,000 کے بدلے 750 نہیں 500 نہیں 250 دے, کچھ نہ کچھ دیتے رہے. تیسرا, گروپ کو کیا فائدہ ہوگا ایسا کر کے؟ گروپ کو سب سے بڑا فائدہ ہوگا اللہ کی رضا حاصل ہوں گی, دوسرا سود سے اپنے بھائی کو بچانے کا اجر و ثواب ملیں گا, اور کیا ہوں گا وہ تو اللہ ہی جانتا کتنا اجر اللہ تعالیٰ دیں گے, ٹھیک ہے. اسی طرح ایک سوال جو ہے, مجھے کیا فائدہ ہوں گا اس سے؟ آپ کو لون ملیں گا, اس سے لون کا آپ کو فائدہ ہو رہا ہے, بلا سودی قرض مل رہا ہے, 25,000-30,000, ایک سال بعد 50,000, دو سال بعد 75,000, تین سال بعد 2,00,000, آپ مذاق سمجھ رہے ہیں؟ کتنی بڑی اماؤنٹ ہے بلا سود کے ملنا, آج کے دور میں سمجھتا ہوں ناممکنات میں سے. اس میں ایک چیز رہ گئی تھی کہ اگر درمیان میں کوئی شخص نکلنا چاہتا ہے اور درمیان میں کوئی شخص آنا چاہتا ہے, دونوں کا مسئلہ دیکھ لیتے جو میں بھول گیا تھا شروع میں. درمیان میں اگر کوئی شخص نکلنا چاہتا ہے تو وہ اپلیکیشن دے ایک مہینہ پہلے, ایگزامپل اس نے لون لے رکھا ہے آلریڈی, جیسا کہ اس نے لون لے رکھا ہے 20,000 روپیے, اور وہ 12 مہینے بعد بولتا ہے مجھے نکلنا ہے, تو اس 20,000 کے لون میں سے 12 تو اسی کے ہوئے, وہ کہ اپلیکیشن دیں گا اور ساتھ میں لا کے 8,000 روپئے ہم کو دے دیں گا, اور وہ نکل گئے, چونکہ 12 اس کے تھے وہ لے چکا ہے, جو 20 لون تھا اس میں سے 8 لا کے دے دے اس کا ہوگا. یا پھر کوئی ایسا ممبر اس نے لون نہیں لیا, بغیر لون کے تھا اور بولتا ہے مجھے نکلنا ہے, وہ ایک مہینہ پہلے اپلیکیشن دے, اگلے مہینے کے لون میں سے اس کا اصل آپ چکا دیں, جیسا کہ وہ 20 مہینے سے ممبر تھا, اگلے مہینے کا لون جو 25 جمع ہو اس میں سے 20 اس کو چلے جائیں گے, یہ بول دیا جائے گا کہ یہ مہینے کا لون صرف 5,000 ملیں گا چونکہ ہمارا ایک بھائی نکلنا چاہ رہا ہے. اب کوئی آنا چاہتا ہے تو آنے والے کے لیے کچھ کنڈیشنز ہیں, ہر سوسائٹی اپنے اپنے الگ الگ کنڈیشن بنا سکتی ہے. کیا کنڈیشن ہو سکتے ہیں؟ پہلا, آنے والا جب آئے تو وہ پیسہ دیتے جائے, فار ایگزامپل پورے سوسائٹی کا جو شیئر ویلیو ہے, شیئر اماؤنٹ جو ہے ان کے جو جمع ہوتی ہے وہ ہے 10,000 پر پرسن, مطلب 10 مہینوں سے سسٹم چل رہا ہے, ہر آدمی نے 10,000 روپے دیا ہوا ہے, ٹھیک ہے, دیا ہوا ہے تو 10,000 ہو گیا. جو نیا ممبر آئیں گا اس کو ممبرشپ مل جائیں گی لیکن لون تب تک نہیں ملیں گا جب تک کہ وہ سارے لوگوں کے برابر شیئر ویلیو میں نہ آ جائے. جیسا مثال کے طور پر 10 شیئر ویلیو چل رہا ہے تو وہ تو یا تو 10 دے کے آ جائے, اب وہ 10 نہیں دے سکتا ہے تو اگلے مہینے سمجھو پہلے مہینے 2 دیا, اگلے مہینے اب کیا ہے اس کو 9 دینا ہے چونکہ 11 ہو گئے نا آلریڈی, پھر اگلے مہینے 2 دیتا ہے یا 5 دے دیتا ہے. جب اس کا اور سارے لوگوں کا شیئر ویلیو برابر ہو جائے جو منتھلی آتا ہے شیئر, تب وہ بھی لون کے لیے ایلیجیبل تب سے ہو جائیں گا, ورنہ وہ خالی تب تک ممبر ہوں گا جس کو لون نہیں ملیں گا اور وہ پیسہ جمع کریں. اس میں سوسائٹی یہ بھی طے کر سکتی کہ نہیں اب لوگ آتے جاتے رہتے ہیں, جیسا کہ آفیسز میں اور آرگنائزیشنز میں کمپنیز میں لوگ آتے ہیں جاب کرتے چھوڑ کے چلے جاتے ہیں, تو ایسی شکل میں سسٹم یہ رکھے کہ کم از کم 5 اس کے منتھ کے پیسے ہو تو پھر لون دیا جا سکے اس کو, چونکہ 5 منتھ کے اگر پیسے بھی ہے تو 5,000 ہے, لون جا رہا ہے 25,000 صرف, تو گویا 20,000 دے رہے ہیں ہم تو 5 تو اسی کے ہیں نا. تو بہرحال ایسا بھی طے کر سکتے کہ کم از کم 5 سیلریز یا 5 منتھ کا ہو 6 منتھ کا ہو, یا پھر ایک سسٹم ہے کہ سب کے برابر ہو, جو بھی بہرحال بہتر لگے آپ لوگ اپنے اعتبار سے اپنے حالات کے اعتبار سے اس چیز کو طے کر سکتے ہیں. اس میں ایک اور بات میں ایڈ کر دیتا ہوں, جب یہ سسٹم چلتا ہے تو کبھی ایسا ہو سکتا ہے کہ ماشاء اللہ آپ 25 لوگوں کو لون کی ضرورت نہیں پڑ رہی ہے, یا آپ 30 لوگ ہیں, آپ 50 لوگ ہیں, لون کی ضرورت نہیں ہے, لیکن آپ کے بھائی کا ایک بھائی ہے, آپ کا ایک ممبر کا ایک بھائی ہے جو مستحق ہے, اس کو لون کی ضرورت ہے, تو یہاں اس کو دیا جا سکتا ہے جبکہ سارے لوگ طے کرے کہ ایسا لون دیا جانا چاہیے. لیکن ایک بات یاد رکھیے, لون لے گا وہ آدمی جو آپ کا ممبر ہے, ری پے کرے گا وہ آدمی جو آپ کا ممبر ہے, وہ کس کو دے رہا ہے کیا کر رہا ہے اس سے ہمیں لینے دینا نہیں ہے, لیکن فارم اور اپلیکیشن میں وہ لکھ سکتا ہے کہ میں یہ لون اپنے بھائی کے لیے لے رہا ہوں لیکن اس کا گارنٹر میں ہوں اور مجھے آپ لون دیں میں اس کی مدد کر رہا ہوں, یہ ہو سکتا ہے. ایسا میں نے بہت سارے لوگوں کو دیکھا, جیسا میں ہوں, میں نے کسی کے اندر ایک ممبرشپ لی لیکن مجھے کبھی لون کی 25,000 کی ضرورت نہیں پڑتی ہے, میرا بزنس بڑا ہے ماشاءاللہ, تو مجھے 25,000 کی نہیں زیادہ کی پڑتی ہے, تو میں چاہتا ہوں میرا بھائی بچے, میں کیا کر رہا ہوں میرا نمبر اٹھا رہا ہوں اور میرے غریب بھائی کو, میرے بھائی کو سود سے بچانے کے لیے دے رہا ہوں. دیکھیے کتنی اجر کی بات ہے نا. تو وہ لوگ جو خود لینا نہیں چاہتے وہ ممبر بنے دوسروں کو دلائے, لیکن ایک بات یاد رکھیں اس معاملے میں جو آدمی لے رہا ہے وہی آدمی واپس دے گا, اس نے کسی کو دیا تو وہ نہیں بول سکتا میں نے اس کو دیا وہ واپس نہیں دے رہا میں کیا کروں, نہیں, آپ نے لیا آپ چکائیں گے, اگر وہ نہیں دیتا تو آپ کو دینا ہے, تو یہاں یہ بھی ہو سکتا ہے, تو آپ کی مدد ہو رہی سیکنڈری, اس میں دوسروں کی مدد ہو رہی ٹرشری, مطلب اس کے بعد ہی مدد ہو سکتی ہے. بہرحال ایک بار شروع تو آپ کریں, بہت سارے راستے اس میں جو ہے انشاءاللہ عزیز نکلتے آئیں گے اور بہت سارے طریقے. اس معاملے میں ایک اور بات میں کہوں گا وہ یہ ہے, اس معاملے میں کہیں بھی آپ پھنس جائے, کوئی مشکل ہو یا کوئی اسلامک پوائنٹ آف ویو سے کچھ چیز غلط یا صحیح لگے, تو آپ لوکل کسی جو ہے مفتی سے جو کتاب و سنت کا علم رکھتے ہیں ان سے رابطہ کریں, انشاءاللہ عزیز وہ اس معاملے میں آپ کو ضرور گائیڈ کریں گے. ایک اور اس میں بات میں رکھتا چلتا ہوں, وہ یہ ہے کہ سمجھ لیجیے آپ کیا سوسائٹی بڑھ گئی کافی ماشاء اللہ بڑھ گئی, تو ایسا کبھی ہو رہا ہے کہ کوئی لوگ لون نہیں لیتے ہیں. ایسا میری سوسائٹی کے ساتھ ہوا تھا ایک مرتبہ کہ کسی نے لون لینے والا نہیں تھا اور ماشاء اللہ سوسائٹی تھوڑی بڑی تھی, اماؤنٹ اچھی خاصی آتی تھی, تو اس معاملے میں ہم نے کیا کیا تھا اس زمانے میں کہ ہم نے یہ سوچا کہ ایک کام کرتے ہیں اس پیسے کو کہیں انویسٹ کر دیتے ہیں, چونکہ ایسے 2-3 مہینے لیپس ہو گئے تھے اور کسی ممبر نے لون نہیں لیا, ماشاء اللہ سب نے شروع کیا اور ایک دوسرے کی مدد کے ذریعے اللہ نے گاڑیاں وغیرہ تمام چیزوں کی ماشاء اللہ وہ کر دیا, اب پیسہ ایکسس آ رہا تھا ضرورت نہیں پڑی تب کیا کرے, تو ہم نے سوچا یہ 3 مہینے جو لیپس ہوئے اب 4th مہینہ پھر لون پیسہ آ جائیں گا کیا کریں, تو اس کو انویسٹ کر دیا, ایک چھوٹا سا پلاٹ ایک علاقے میں لیا گیا تھا. اس کے بعد انویسٹ کرنے کے بعد اس کو جب ایسی ضرورت آئی, کچھ لوگوں نے کہا زیادہ لون ڈیمانڈ کیا, ہم نے سوچا دینا ہے, 2-4 مہینے بعد بیچ دیا گیا, اس میں جو نفع آیا وہ سب کو بانٹ دیا گیا. لیکن اس میں ایک بات یاد رکھی, اگر ایسا انویسٹ کرنے کا کبھی گروپ سوچتا ہے تو بہت پھونک پھونک کر قدم رکھیں, جل بازی نہ کریں, ہم انویسٹمنٹ گروپ نہیں ہیں, ہم ایک دوسرے کی مدد کرنے آئے ہیں, لیکن پیسہ بچ جاتا ہے زیادہ ہو جاتا ہے, ایک زمانہ گزرنے کے بعد بہت پیسہ آ رہا ہے ماشاءاللہ, تو تب آپ یہ بھی سوچ سکتے ہیں, یہ سارے گروپ کا مشورہ ہو, اور اس کے بعد اگر نقصان آتا ہے تو نقصان میں بھی سارے 25 ممبر برابر کے شریک ہوں گے, اس بات کو بھی بہرحال آپ یاد رکھیں. تو بہرحال ہم نے دیکھا یہ ایک بہت آسان طریقہ ہے, جس آسان طریقے سے ایک مرد یا عورت فیملی ممبرز کے ساتھ, بزنس کے ساتھ, پڑوسی دکانداروں کے ساتھ, اپنی کمپنی میں, اپنی فیکٹری میں یہ کر سکتا ہے, یہ پیسے انہی لوگوں کے لوگ جمع کریں, کمپنیز والے ایسا اپنی کمپنیز میں چالو کرائے تاکہ ان کا پیسہ لے, انہی کو پیسہ دے, ان کو بھی فائدہ ہے ورکرز کو, اور اس سے بہت زیادہ پروگرس اور گروتھ ہوتی ہے. اندازہ لگائیے 25 لوگ اگر 1,000 روپے ماہانہ جمع کرتے ہیں, سال کے آخر میں 3,00,000 روپیہ روٹیشن میں آ جاتا ہے, 2 سال کے اندر 6,00,000 روپے روٹیشن میں آ جاتا ہے, سمجھ رہے ہیں آپ, یہ مذاق نہیں ہے, ایک بہت بڑی بات ہے, اور اللہ تعالیٰ نے جو ہے سود کو مٹانے کا ذمہ لیا ہے اور صدقات کو بڑھانے کا بہرحال ذمہ لیا ہے, تو لہٰذا ہم چونکہ سود کے خلاف یہ کام کریں, اللہ رب العزت کی مدد ہمارے لیے ضرور بھی ضرور اس معاملے میں آئیں گی. بس ضرورت اس بات کی ہے کہ ہم لوگ آگے بڑھیں, کوشش کریں اپنی نفس کو, اپنے اطراف کے لوگوں کو, مسلمان بھائیوں کو اور انسانیت کو سود جیسی ہلاک کرنے والی چیز سے ان لوگوں کی جو حفاظت کرے, ان کو بچائے. اللہ رب العزت سے آخر میں دعا ہے کہ اللہ سبحانہ تعالیٰ ہم تمام کو جو ہے اسلامی طریقہ, اکنامی اور فائنانس میں اس کے اوپر چلنے کی توفیق عطا فرمائے, سود جیسی لعنت سے جو ہمارے جو ہے حفاظت کرے, ہم تمام کو سود سے بچائے اور دوسروں کو بچانے والا ہم کو بنائے تاکہ ہم لوگوں کو بچائے اور انسانیت کو سود سے بچائے. جب تک ہمیں زندہ رکھے اسلام اور ایمان پر زندہ رکھے, خاتمہ ہمارا ایمان پر ہو. وآخر دعوانا الحمدللہ رب العالمین, سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین.